यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452446174 नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला दलका नाममा नेपाली कङ्ग्रेस र एमाले राप्रपा नेपालसँग निषेधको राजनीति गर्न थालेको आरोप लगाउनु भएको छ। उर्लाबारीमा हुने राप्रपा नेपालको जिल्ला सम्मेलनको उद्घाटन गर्न जाने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले ठुला दलले निषेध गर्दै अघि बढे संविधान निर्माण प्रक्रियामा नै अवरोध आउन सक्ने चेतावनी दिनुभयो। संविधान सभा अन्तर्गतका 5 समिति मध्ये एकको नेतृत्व दिन माग गर्नुभएका थापाले राप्रपा नेपाललाई कुनै समितिमा नराखेपछि आक्रोशित बन्नु भएको छ। थापाले सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका घटनाका दोषीलाई उन्मुक्ति दिने काम गरेको बताउनुभयो। संसदबाट पारित विधेयकले दीर्घकालीन असर पर्ने भन्दै थापाले उक्त विधेयकले द्वन्द्वका काउहरू बल्झिरहने बताउनुभयो। थापाले भन्नुभयो, सत्यनिरूपण तथा मेलमिलाप आयोगको विधेयकले पीडितले न्याय पाउँदैनन्, यसले द्वन्द्वमा परेकालाई झन पीडा दिन्छ, त्यसैले संशोधन गर्न आवश्यक छ। व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिले न्यायाधीशका लागि सिफारिस भएका व्यक्ति उपर ओछरी आह्वान गरेको छ। न्याय परिषदद्वारा सिफारिस भएका 8 व्यक्तिलाई न्यायाधीश बनाउन उपयुक्त छ कि छैन भन्ने बारेमा प्रमाणसित सूचना तथा ओछरीहरू दिन विशेष समितिले आग्रह गरेको हो। समितिले आज सूचना प्रकाशित गरी यही वैशाख 20 गतेभित्र समितिको कार्य सिंह दरबारमा आइपुग्ने गरी हुलाक फोन, इमेल वा फ्याक्स मार्फत पठाउन आग्रह गरेको छ। परिषदले वैद्यनाथ उपाध्याय, गोपाल प्राचुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर छबरा र जगदीश शर्मा पौडेलाई न्यायाधीशका लागि सिफारिस गरेको छ। सर्वोच्च अदालतमा अहिले 8 स्थायी न्यायाधीश पद खाली रहेको छ। फोटो पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदिएछ। राष्ट्रिय फोटो पत्रकार समूहले तथ्य समाचारका लागि फोटो पत्रकारिता नाराका साथ आज यो दिवस मनाएको हो। दिवसको अवसरमा आज बिहान प्रभात फेरी गरिएको छ। दिवसको अवसरमा 2062-63 चुनाव आन्दोलनमा सशक्त भूमिका खेलेका फोटो पत्रकारलाई सम्मान गरे कार्यक्रम रहेको समूहका महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो। विक्रम सम्बत 1984 वैशाख 13 पल्ट फोटो प्रकाशित भएको दिनको सम्झनामा केही वर्ष यता हरेक वर्ष वैशाख 13 गते फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ। फोटो पत्रकार समूहमा अहिले 300 भन्दा बढी फोटो पत्रकार आबद्ध छन्। अमेरिकाले युक्रेनको पूर्वी क्षेत्रमा बढ्दो तनावका बीच पछिल्लो 24 घण्टामा रुसी सेनाको लडाकु विमान युक्रेनको हवाई सीमामा धेरै पटक प्रवेश गरेको आरोप लगाएको छ। अमेरिकाका एक प्रवक्ताले तनाव बढिरहेका बेला रुसले विभिन्न समयमा हस्तक्षेप बढाइरहेको आरोप लगाउनुभयो। उता युक्रेनी अधिकारीहरूले रुस समर्थक पृथकतावादीहरूले पूर्वी सहर स्टोभेनाक्समा अन्तर्राष्ट्रिय पर्यवेक्षक र युक्रेनी अधिकारीहरू बोकेको बस कब्जामा लिएको आरोप लगाएका छन्। ती पर्यवेक्षकहरू अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोपसँग सम्बन्धित छन्। युक्रेनको आन्तरिक मन्त्रालयले बसमा सवारती पर्यवेक्षकलाई स्लोभिनास्क सहरको एक भवनमा बन्धक बनाएर राखिएको सुनाएको छ।